बनेको छ भने बनाउनेवाला कोही न कोही जरुर छ, तर कस्तो छ त नि यो जगत बनाउनेवाला? कालो छ कि सेतो छ कि लामो छ कि कतिवटा हात भएको छ कतिवटा खुट्टा भएको छ? यसको निरूपण हामीले भेट्टाएका छौँ। अशरीरी परमात्माले जगत बनायो भनेर हामी निष्कर्ष निकाल्छौँ, धेरै दिनसम्म शास्त्रार्थ हुन्छ, परमात्माको जगत बनाउनेवाला परमात्माको शरीर छ कि छैन? उदयनाचार्यहरूले, ठुला ठुला तार्किक तर्कका शिरोमणिहरूले निर्णय गरेका छन् कि शरीरबाट उत्पन्न त भएको होइन, तर पनि बनाउनेवाला कोही न कोही जरुर छ। यो कसले भन्दछ? यो उपनिषद्ले भन्दछ हो। अनि त्यसपछि आउँदछ उपनिषद्ले भनेको छ सगुण निराकारलाई, तर भन्न खोजेको छ निर्गुण निराकारलाई हो। उपनिषद्ले भन्न खोजेको चिज ब्रह्मसूत्रमा खोज्ने हो कि? उपनिषद्ले केही भन्न खोजेको छ भने त ब्रह्मसूत्रकारले उपनिषद्ले यो भन्न खोजेको है भनेर निकाल्नुहुन्छ। उपनिषद्ले भनेको चिज अलग छ र उपनिषद्ले भन्न खोजेको चिज अलग छ। उपनिषद्ले भनेका चिजहरू हामी गुनगुनाइरहेका छौँ हो। यस्तै गरेर ब्रह्मसूत्र सुन्यौँ भने उपनिषद्ले भन्न खोजेका चिज पनि बुझ्छ। कुल मिलाएर गीताले परमात्माको पुराणको सार हो नि त, परमात्माको सगुण साकारको निरूपण गर्दछ। उपनिषद्ले परमात्माको सगुण निराकारको निरूपण गर्दछ, यतो वा इमानी भूतानी जायन्ते येन जातानी जीवन्ति इत्यादि वाक्यद्वारा हो। अनि ब्रह्मसूत्रले के गर्दछ? यतो वा इमानी भूतानी जायन्ते भनेर परमात्माबाट जगत बनेको होइन हो। भगवान्ले भन्नुहुन्छ नि चातुर्वर्ण्यम मया श्रेष्ठम घोषणा गर्नुहुन्छ, चारवटै वर्ण मैले बनाएको भन्नुहुन्छ। अनि किन मलाई कमजोर बनाइदिनु भयो त नि भनेर सोध्नुभयो भने उहाँले भन्नुहुन्छ गुण कर्म विभाग छ मैले बना, तस्य कर्तारम अपि माम विद्धि अकर्तारम अव्ययम, बनाए जस्तो मैले देखेको हुँ वास्तवमा मैले त जगत बनाएको होइन हो। उपनिषद्ले भन्छ परमात्माले जगत बनाउनु भएको हो, यतो वा इमानी भूतानी जायन्ते। ब्रह्मसूत्र भन्दछ उपनिषद्ले परमात्माले जगत बनाएको जस्तो गर्नुभएको बनाउनु भएको होइन हो, त्यसलाई भन्दछन् निर्गुण तत्त्व हो। रज्जुमा तपाईँले सर्प देख्नुभयो भने, रज्जुमा तपाईँले के देख्नुभयो? सर्प देख्नुभयो भने सर्प मात्रै देख्नुहुन्न कि तपाईँले, त्यो सर्पलाई बनाउनेवाला पनि देख्नुहुन्छ कि देख्नुहुन्न? यो सर्प बनाउनेवाला कोही न कोही जरुर हुनुपर्दछ, अत ईश्वर हुनुपर्दछ भनेर मान्नुहुन्छ ईश्वरलाई। अनि रज्जुमा सर्प नदेखिँदाखेरि पछि लाइट आयो भने दुईवटा चिजको नाश हुन्छ कि? एउटा सर्पको नाश हुन्छ, अर्को सर्प बनाउनेवालाको पनि नाश। अरे बनाएको रहन्छ, मैले बेकारको आरोप लगाएको रहेछ भन्नुहुन्छ। रज्जुमा सर्प भन्दाखेरि दुई चिज बनेका छन् यो बुझ्नुपर्दछ हामीले, के बनेका छन्? एउटा सर्प बनेको छ, एउटा त्यो सर्प बनाउनेवाला कर्ता बनेको छ ईश्वर, जसलाई हामीले भन्दछौँ, जसलाई हामीले ईश्वर भन्दछौँ। त्यो सर्प बनाउनेवाला चाहियो कि चाहिएन? चाहियो। अनि भोलि गुरुदेवले लाइट जलाइदिनु भयो भने, विवेकको उदय भयो भने उसले के देख्दछ? रज्जु देख्दछ। रज्जु देखेपछि भन्छ सर्प पनि छैन, त्यो नभएको सर्पलाई बनाउनेवाला ईश्वर पनि छैन भन्नुभयो भने त्यसलाई ब्रह्म भन्दछन्। त्यसलाई के भन्दछन्? ब्रह्म भन्दछन्। जगत बनाउनेवाला ईश्वर हो, जगत नबनाउनेवाला ब्रह्म हो, नामै ब्रह्मसूत्र छ होइन। ब्रह्मलाई खोज्ने सूत्रहरूलाई समेटेर राखेको छ, त्यही भएर त्यसको नाम के हो? ब्रह्मसूत्र। गृहसूत्र हुन्छ नि, घर चलाउँदा के गर्नुपर्दछ ती सूत्रहरू खोजेर राखेको छ भने त्यसलाई भन्छ नि गृहसूत्र। त्यस्तै प्रकारले ब्रह्मलाई प्रतिपादन गर्नेवाला वाक्यहरूलाई खोजेर इकट्ठा गरिएको छ भने त्यसलाई के भन्दछन्? ब्रह्मसूत्र। ब्रह्मसूत्रले भन्दछ सर्प पनि छैन, सर्पलाई बनाउनेवाला ईश्वर पनि छैन। यो त लौकिक दृष्टान्त भयो। यस्तै प्रकारले तपाईँ कहीं पनि देख्न सक्नुहुन्छ, यो सारा जगत हामीलाई देखिरहेको छ अहिले। कहाँ देखिएको छ? आत्मामा देखिएको छ भन्छौँ हामी। यो जगतले जो सत्ता धारण गरेको छ नि, त्यो आत्माको सत्ता हो। बुझ्नुहोस् न, रज्जुमा तपाईँले सर्पलाई देख्नुभएको छ भने कत्रो सर्प देख्नुहुन्छ? रज्जु एक हातको छ, सर्प तपाईँले दस हातको देख्नुहुन्छ? कत्रो देखिन्छ ल भन्नुहोस्। त्यो अनि मोटाइ कत्रो देख्नुहुन्छ? रज्जु कति छ? एउटा मोटाइ छ, अनि त्योभन्दा ठुलो मोटाइवाला सर्प देख्नुहुन्छ र देख्नुहुन्न? लम्बाइपन र मोटाइपन त्यो सर्पले कसको धारण गरेको हो? रज्जुको गरेको। हिँडिरहेको छ, मतिर आइरहेको छ, यो त साँच्चै नै करेट हो। यो सबै के हो? अज्ञान बनेको। दुईवटा चिज मिलेर बनेको छ कि सर्प। सर्प भन्दाखेरि एउटा लामोपन पनि देख्नुभएको छ तपाईँले, मोटोपन पनि देख्नुभएको छ। मोटो छ, लामो छ, अनि करेट हो, मतलब दागसाग लागेको छ, करेट सर्प देख्नुहुन्छ त्यो बेलामा। मतिर आइरहेको छ, यस्तो देख्नुहुन्छ डरले हो। यी सबै चिज देख्नुहुन्छ। यसमा दुईवटा चिज तपाईँले रज्जुको लिनुभयो, दुईवटा चिज तपाईँले अज्ञानको लिनुभयो। के लिनुभयो? रज्जुको मोटाइ र लम्बाइ। कसका हुन् यी? डोरीका हुन्। अनि त्यसपछि एक मतिर आइरहेको छ, हिँडिरहेको छ, चलिरहेको छ, यो ज्ञान भएको छ, यो कसको हो नि? अज्ञानको हो। भन्न खोजेको केही चिज अधिष्ठानबाट लिँदो रहेछ कि त्यसले, जसमा भ्रान्ति भएको छ त्यसबाट केही चिज लिन्छ त्यसले। त्यस्तै प्रकारले जगतमा सत्ता देख्नुभएको छ नि तपाईँले, घट छ, पट छ, मठ छ भन्नुभएको छ नि। यो छ पनि ब्रह्मको। कसको हो? जसरी सर्पमा मोटाइपन र लम्बाइपन रज्जुको हो, अधिष्ठानको हो, त्यस्तै प्रकारले जगतमा जो छपन छ, ज्ञानपन छ, आनन्दपन छ, यो कसको हो? ब्रह्मको हो। हो त्यही भएर जगतलाई छ छ छ छ भन्नुहुन्छ तपाईँले। घट छ भनेर सोध्ने भने तपाईँले के भन्नुहुन्छ? छ भन्नुहुन्छ। यो छपन कसको हो? यसलाई संस्कृतमा भन्छ सत भन्छन् कि, नेपालीमा छ भन्छन्, संस्कृतमा के भन्छन् नि? सत भन्छन्। सत घन, चित घन, आनन्द घन भन्नुहुन्छ। सत यो म के अरे माया छ कि छैन? छ। यहाँ ब्रह्म रहेछ कि रहेनछ? अनि यहाँ केही छ कि छैन नि? छ। के छ? घटको अभाव छ। छ कि छैन? के छ? घटको अभाव छ। ल छ नभएको ठाउँ देखाउनुहोस् त मलाई। दुनियाँमा कहीँ पनि तपाईँले छ नभएको ठाउँ देखाउन सक्नुहुन्छ? सक्नुहुँदैन। त्यो छमा यो जगत भाषित भयो। हाम्रो अलि छमा गाह्रो लाग्छ भने त्यो सत परब्रह्म परमात्मामा यो जगत भाषित भएको हो। यहाँ पनि छ छ, त्यही भएर यहाँ केही देखिएको छ। यहाँ पनि छ छ, त्यही भएर यहाँ केही देखिएको छ। यहाँ पनि छ छ, त्यही भएर यहाँ केही देखिएको छ। निरधिष्ठान भ्रान्ति त हाम्रो घरमा हुँदै हुँदैन। बौद्धले मान्लान्, शून्यवादी हुन् उनीहरू, तर हामी त शून्यवादी होइनौँ हो। त्यही भएको हुनाले यो जगत परमात्माले बनाएको जस्तो देखिएको छ। एक दिन ज्ञान भयो भने जगत देखिँदैन, के देखिन्छ? छ मात्रै देखिन्छ। यो जगत नदेखिएर के देखिन्छ त्यो बेलामा? छ देखिन्छ। अनि त्यो छ देखेको बेला तपाईँले के भन्नुहुन्छ भने यो जगत पनि रहेनछ, जगत बनाउनेवाला पनि रहेनछ। जुन दिन भन्नुभयो त्यही दिन ब्रह्मसूत्र जान्नुभयो। कहिले जानिन्छ ब्रह्मसूत्र? हो जगत पनि रहेनछ, जगत बनाउनेवाला पनि रहेनछ। परमात्माले जगत बनाएको रहेनछ भन्नुभयो भने त्यसलाई ब्रह्म भन्दछन्। परमात्माले जगत बनायो भन्नुहुन्छ भने त्यसलाई ईश्वर भन्दछन्। परमात्मा त मेरो घरमा आउँछ, मैले पकाएको खान्छ भन्नुभयो भने त्यसलाई भगवान् भन्छन्। हो ब्रह्मेति परमात्मेति भगवान् इति शब्दते। वदन्ति तत्तत्त्वविद तत्त्वम यज्ञानम अद्वयम् ब्रह्मेति परमात्मेति भगवान इति शब्दते। त्यही परमात्माले जुन बेला बनाएको छैन त्यो बेलामा ब्रह्म भन्दछन् हो, अनि जुन बेला बनाएको छ अरे त्यो त परमात्मा हो, मद्वारा दुईवटा तिनवटा मात्रै बनेका छन्, उसले सारा जगतलाई बनाएको छ भने त्यो त मेरोभन्दा ठुलो आत्मा भन्दाखेरि परमात्मा भन्नुभयो। यो परमात्मा के हो? सगुण निराकार। कस्तो छ परमात्मा थाहा छैन, तर काम गरेको छ खुबै, यत्रो जगत बनाएको छ, यत्रो नालाहरू नाली बनाएको छ, यत्रो पर्वतहरू बनाएको छ, फुल फुलाइरहेको छ, काम त खुब गरेको छ, तर कस्तो छ मलाई थाहा छैन। छित्यङ गुरादिकम कर्तृजन्यम कार्यत्वात् घटवत्, यस प्रकारले सिद्धि गर्छ। त्यही भएको हुनाले हामीले धेरै चिज नबुझौँ, आज यति बुझौँ, एउटा ब्रह्म हुन्छ, एउटा परमात्मा हुन्छ, अनि एउटा भगवान हुन्छ। भगवानलाई पुराणले बताउँछ हो, भग भनेको ऐश्वर्य, ऐश्वर्यवालालाई के भन्छन्? भगवान भन्छन्। कृष्णमा ऐश्वर्य थियो कि थिएन? हो, भगवान। अनि परमात्मा भन्छन् कसलाई? जगत बनाएको त छ तर देखिएको छैन हो, गुण त छ, गुण त छ तर आकार छैन, अनि त्यसलाई के भन्छन्? परमात्मा भन्छन्। अनि जसको गुण पनि छैन, किन जगत बनाएको रहेछ त्यसले, जगत कर्तृत्व गुण यसमा त्यसमा छ छैन भने त्यसलाई भन्दछन् ब्रह्म भन्दछन्। यो झुक्काउने शब्द हुन् तिनवटा, एउटा ब्रह्म छ, एउटा परमात्मा छ, एउटा भगवान छ हो। भगवान भनेको सगुण साकार, परमात्मा भनेको सगुण निराकार, अनि ब्रह्म भनेको निर्गुण निराकार। गुण छैन ब्रह्ममा, जगत कर्तृत्व पनि गुण छैन हो, जगतलाई त्यसले पालन गरेकै छैन, किनकि जगत छँदै छैन त किन पालन गरोस् नि, जगत भएका भए पो पालन गर्थ्यो उसले हो। यो तिनवटा चिजलाई बुझ्नको लागि भगवान्ले प्रस्थान त्रयी बनाइदिनु भयो हाम्रो लागि। धेरै छन् पुराण, सक्दैनौ कान्छ तिमीले पढेर हो, गीता पढ, धेरै छन् उपनिषद, सक्दैनौ तिमीले दसवटा पढ, धेरै छन् सूत्रहरू दर्शनहरू, सक्दैनौ तिमीले ब्रह्मसूत्र पढ, यसलाई के भन्छौँ हामीले? प्रस्थान त्रय हो। तिनवटा बाटा छन् कि, एउटा सगुण साकारमा हिँड्ने बाटो, एउटा सगुण निराकारमा जाने बाटो छ, एउटा निर्गुण निराकारमा जाने बाटो छ। ब्रह्मसूत्रले वेदले ईश्वरलाई भन्छ, परमात्मालाई भन्छ, तर भन्न खोजेको कसलाई हो? ब्रह्मलाई हो। गङ्गायम गोस दृष्टान्त हामी बारम्बार हेर्छ। कुल मिलाएर सगुण साकार अनि सगुण निराकार अनि निर्गुण निराकार, सगुण साकारलाई कसले भन्छ? पुराणले, पुराणको सार मतलब गीताले ल भन्नुहोस् हो, अनि सगुण निराकारलाई नि उपनिषद्ले भन्छ है, भन्छ भन्नुहोला, भन्छ उपनिषद्ले, यतो वा इमानी भूतानी जायन्ते इत्यादि प्रकारले, जसबाट सारा जगत बन्दछ, जसले सारा जगतलाई चलाउँदछ इत्यादि। गुण त छ तर शरीरको निरूपण भएको छैन हो। अनि ब्रह्मसूत्रले के भन्छ नि? उपनिषद्ले भन्न खोजेको चिजलाई भन्छ, उपनिषद्ले भन्दै गरेको यस्तो सुन्निएको छ, देखिएको छ, तर उपनिषद्ले यो भन्न खोजेको है भन्छ, कसले? ब्रह्मसूत्रले। त्यही भएर यी तिनवटा तत्त्वलाई बुझ्नको लागि भगवान् शङ्कराचार्यले अत्यन्त कृपा गरेर हाम्रो उपर हो मक्खन बनाएर के भन्छ नि, खोद त चुहा मरे मोज कियो भुजङ्गाले। चुहा भनेको हुनुहुन्छ मुसो, मुसोले रात दिन लागेर चाहिँ पर्वतमा पुवाल पार्छ क्या, अनि गएर बस्छ सर्प। कसले बनाएको घर मिहिनेत गरेर? मुसाले। अनि मोज कसले गर्छ? सर्पले हो। खोद त चुहा मरे मोज कियो भुजङ्गाने, पढ त पण्डित मरे मोज कियो सत्सङ्गाने हो। पण्डितजी रात दिन दिनभरि छटपटाइरहेका छन्। यो शास्त्रको अर्थ के होला भनेर खोजिरहेका छन्, घोकिरहेका छन्, रटिरहेका छन्। सत्सङ्गीहरू एक घन्टा आउँछन्, उसले रातभरि दिनभरि गरेको जो फल छ नि त्यसको फल लिएर जान्छ। हो, पढत पढत पण्डित मरे मोज कियो सत्सङ्गानी। रात दिन दृष्टान्त दृष्टान्त बुझ्नुभयो, रात दिन मुसाले खनेको छ, न चैनसित सुत्न पाएको छ, न बस्न पाएको छ, प्यारसित खाएको छैन, प्वाल पार्दा पार्दा उसको जिन्दगी गयो, तर मोज गर्नेवाला अर्को आयो ठाँटसित बसेको छ। त्यस्तै प्रकारले पण्डितजी पनि रात दिन पुस्तक समातेर हो यता र उता गरेर शास्त्रको निचोड निकाल्नुहुन्छ, पिउने बेलामा गुमाउँछ, सत्सङ्गी आउँछ, एक घन्टामा सारा पिएर जान्छ। हो, त्यही भएर भगवान् शङ्कराचार्यले अत्यन्त कृपा गरेर सम्पूर्ण शास्त्रहरूको निचोड बनाएर हो त्यसलाई मक्खन बनाएर घिउ बनाएर सारतत्व खोजेर कान्छा गीता पढ, उपनिषद्मा 10 पढ, ब्रह्मसूत्र यति पढ्यौ भने तिमीले सगुण साकारलाई पनि राम्रोसित बुझ्दछौ, सगुण निराकारलाई पनि राम्रोसित बुझ्दछौ, अनि निर्गुण निराकारलाई पनि राम्रोसित बुझ्दछौ भनेर भगवान्ले उपदेश दिनुभएको छ। त्यही भएर हामी प्रस्थानत्रयमा चलिरहेका छौँ, त्यही भएर हामीले उपनिषद सुनिरहेका छौँ। हो, कसलाई बुझ्नलाई रहेछ ल भनौँ त, उपनिषद सुन्ने कसलाई बुझ्नलाई? निर्गुण निराकारलाई सुन्नलाई त ब्रह्मसूत्र सुनौँला बुझ्नलाई, अहिले निर्गुण अनि सगुण निराकारलाई हो, अनि सगुण साकारलाई बुझ्नु छ भने भगवान्ले युद्ध गराउनु भयो, आफू उभिनु भयो, म वृक्ष हुँ, ए म के अरे अश्वत्थ वृक्ष हुँ, म यो हुँ, म यो हुँ, म यो हुँ अनि गिनिदिनु नि भएको छ, आफ्नो सगुण विभूतिहरूको निरूपण पनि गर्नुभएको छ गीतामा चल्नु सकि। यस प्रकारले हामी सुन्दै सुन्दै हो, ताते ताते हिँड्दै, लुटुपुटु लुटुपुटु भनेर कहीँ पल्टिँदै, कहीँ बुझ्दै, कहीँ नबुझ्दै कहाँसम्म पुग्यौँ? तैत्तेरी उपनिषद्सम्म पुग्यौँ। हो, कति ठाउँमा पल्टियौँ, कति चोट लाग्यो, हो कति हिँड्न सक्यौँ, कति कसैले तानिदियो, हो गुरुले तानिदियो, यति गरेर लुटुरपुटुर पारेर तैत्तेरी उपनिषद्मा पुग्यौँ। तैत्तेरी उपनिषद्को शिक्षावल्ली श्रवण गर्दैछौँ होइन र? के सुन्दैछौँ हामीले? शिक्षावल्ली। शिक्षावल्लीमा के हुन्छ नि गुरु? ब्रह्म विद्या पाउनको लागि सामग्री खोजिन्छ। पढ्ने भनेको त ब्रह्मलाई जान्नको लागि सामग्री खोज्ने हो कि, काम गर्ने भनेको खाने सामग्री खोज्ने हो। दिनभर उसले काम गरेको छ, किन काम गरेको छ भन्दाखेरि बेलुका खाने सामग्री खोजेको छ कान्छ। कहिले कोदालो बोकेर हिँडेको छ, कहिले के बोकेर हिँडेको छ, क्यार्नी हो भन्दाखेरि खान जाइ, अनि किन खाइस भनेर सोध्ने हो नि, काम गर्नु पऱ्यो। काम गर्दै थियो त्यो बेला गएर सोध्नुभयो कि तपाईँले, किन हो यति मिहिनेत गरेको भन्दाखेरि खानको लागि, अनि खान बसेको बेला गएर सोध्नुभयो किन खाइरहेको छ भन्दाखेरि काम गर्न। कुर्वते कर्म भोगाय पञ्चदशी, हो कर्म कर्तुञ्च भुञ्जते नद्याम। एउटा किरो हुन्छ नि भुमरीमा पर्छ कि, भुमरीमा परेको छ त्यो डुबेको छ, किन डुबेको हो? निक्लिनको लागि। डुबेला त निक्लिन सक्दैन, अनि किन निक्लिएको? डुब्नको लागि। देख्नुभएको होला हजुरले, भुमरीमा किरो पऱ्यो भने कहिले निक्लिन्छ कहिले डुब्छ, हो त्यो डुबेको किन होला भन्नुहोस् त, बाहिर निक्लिनको लागि, अनि निक्लिएको किन हो नि? डुब्नको लागि। हो, पुनरपि जननम पुनरपि मरणम। हो, यहाँ त खुब मिहिनेत गरेका छौँ अर्को जन्म पाए हुन्थ्यो भनेर, अनि फेरि त्यहाँबाट अर्को जन्म पाए हुन्थ्यो, अर्को जन्म पाए हुन्थ्यो, अर्को जन्म पाए हुन्थ्यो, यो वासनाको एउटा भारी बोकेर बसेका छौँ। त्यही भएर गुरुको सान्निध्यमा जाऊ भने यो भारीलाई फ्यालेर तिमी एउटा प्रश्नको भारी बोकेर जाऊ, किनकि भारी नबोकिकन हिँड्न सक्दै सक्नुहुन्न कि तपाईँ। कोही आमा बाहरूसित तपाईँ हिँड्नुभयो भने आमा त्यो झोला दिनुहोस् म बोक्छु भन्नुभयो भने, होइन बाबु मेरो त हात खाली हुन्छ हिँड्नै जान्दिनँ मैले त भन्नुहुन्छ, हुन्छ नि कहिले हो खाली हात त हिँड्नै जान्दिनँ म, हो किनकि भारी बोक्ने आदत छ कि उनको, एउटा सानो झोला बोक्ने त बानी छ, त्यही भएर त्यो सानोतिनो झोलो भयो भने कसैलाई दिन्न नहुने, दिन भने हिँड्नै जान्दैन। किन भन्दाखेरि त्यो बानी परेको छ। त्यस्तै प्रकारले वासनाको भारी बोकेर हिँडेका छौँ हामी आजसम्म। यो गर्न पाए हुन्थ्यो, त्यो गर्न पाए हुन्थ्यो भने वासनाको भारी बोकेर हिँडेका छौँ। त्यही भएर गुरुको पासमा जाँदाखेरि भारी नबोकिकन जान सक्नुहुन्न कि तपाईँ, किनकि बानी परेको छ तपाईँको के गर्ने, भारी बोक्ने। त्यही भएर भगवान् भन्नुहुन्छ हो, तद्विद्धि प्रणिपातेन, झुकेर तिमी गुरुको पासमा जाऊ, भारीले दबिएर जाऊ, तर के को भारी, प्रश्नको भारी। गुरुको पासमा जाँदाखेरि के लिएर जानुपर्दो रहेछ, प्रश्न, एक क्विन्टल जति प्रश्न बनाएर लिएर आउनुहोस्। अनि गुरुको पासमा आएर बस्नुभयो भने अनि गुरुले के गर्छ, चाहिने रहेछ नि उपदेश दिन्छ, नत्र भने नबोलिकन पनि तपाईँको प्रश्नको उत्तर दिन्छ। गुरोस्तु मौनम व्याख्यानम शिष्य सन्छिन्न संशय। गुरुले मौन व्याख्या दिइरहेको छ अनि शिष्यका सन्देहहरू टाढा गइ हटिरहेका छन्। दक्षिणामूर्ति भगवान्ले मौन उपदेश दिनुभयो, त्यही बोल्नु भएन कि, तर पनि सनत कुमारहरूले ब्रह्मलाई बुझे। गुरुले गजबको छ कि, मौन सिद्ध भयो भने त के हुन्छ, के हुन्छ, हिजो चिन्तन गर्दै थियौँ नि हामीले। मौन सिद्ध भयो भने बोल्नु पर्दैन, नबोलिकन उत्तर दिनुभयो तपाईँ। मौन सिद्ध भएन भने अनि बल्ल बोलेर उत्तर दिनु। हिजो हामीले एउटा त चिन्तन गरेका थियौँ, के गरेका थियौँ, तपाईँको सामने कोही आएर हल्ला गरेको छ भने मान्नुहोस् मेरो मौन सिद्ध भएको छैन। मौन सिद्ध भएका भए म जहाँ जान्छु त्यहाँ शान्ति हुनुपर्ने, आफूमा कमी खोज्नुहोस्। कोही हल्ला गरेको छ भने त्यसलाई गाली गर्नलाई त मन नतोड्नुहोस् हो, त्यसैमा परमात्माको बुद्धि गर्नुहोस्। रामकृष्ण परमहंसले विवेकानन्द महाराजलाई ध्यान गर्न सिकाउनु भयो कि, मैले सुनाएको थिएँ हजुरहरूलाई बारम्बार। ध्यान गर्न सिकाएपछि कान्छा यसो गरेस्, रेडगड्डी खडा गरेस्, यस्तो गरेस्, यसरी बसेस् हो, अनि ध्यान गरेस्, यसरी परमात्माको ध्यान गरेस् भने सम्झाउनु भयो, सम्झाएर ल जा आफ्नो कोठामा गएर ध्यान गर, म आफ्नो काममा व्यस्त छु भनेर पठाइदिनु भयो। उनी आफ्नो कोठामा गएर ध्यान गर्न थालेका, त्यो मेल हुन्छ नि पहिला पहिलाको, टुक टुक टुक गर्थ्यो, थाहा पाउनुहुन्छ हजुरहरूले हो। अलि पछाडिल्लो पिँढीमा त मैले के भनौँला थाहा छैन, अहिलेसम्म तपाईँहरूले बुझ्नुहुन्छ त्यो भने हो, टुक टुक टुक गर्थ्यो। त्यो टुक टुक टुक आएपछि विवेकानन्दको ध्यान भएन, नभएपछि उनी आत्तिए, छटपटाए, भाग्दै गुरुबाट पुगे, गुरुदेव मबाट ध्यान सम्भव भएन। के भयो भन्दाखेरि त्यो टुकटुकको आवाजले मलाई डिस्टर्ब गर्यो। गुरुदेव भन्नुहुन्छ त्यही टुकटुकको ध्यान गर्न, त्यसो भने त्यही टुकटुकलाई ब्रह्म भनेर भजन गर, त्यही टुकटुक नै के अरे ध्येय भनेर के अरे ध्यान गर। जसले डिस्टर्ब गरेको छ त्यसैलाई ब्रह्म भनेर बुझ्नुहोस् कि तपाईँले। तपाईँको सामने आएर कसैले झगडा गरेको भने के हार्नुपर्ने रहेछ ल भन्नुहोस् त, हो त्यही ब्रह्म हो भनेर बस्न सक्नुभयो भने आज नयाँ विषय आयो। हिजो तपाईँको सामने झगडा गरेका छन् भने मेरो कमी हो भन्ने खोज्नुहोस्। आज भने त्यही झगडामा भगवान्ले भन्नुभएको थियो, झगडा म हुँ भन्नुभएको छ, बाधः प्रबद्धतामहम्। त्यो झगडा त परब्रह्म परमात्माको स्वरूप हो, त्यही झगडामा मस्त रहनुभयो भने आफूलाई राग र द्वेषले भर्नु भएन भने त्यही पनि भजन भयो हो। त्यही भएर मौन सिद्ध गर्नको लागि त्यहाँ बाणी के अरे त्यो परमात्मालाई पाउनको लागि ए बाहिर गएर हल्ला गर भन्नु परेन तिमीलाई, म यहाँ भगवान्को भजन गर्न बसेको छु, तिमीहरू हल्ला गरेर मलाई भगवान्को के अरे भजनमा डिस्टर्ब भएको छ, बाहिर जाऊ भन्नु पर्दैन। के को भजन गरे भयो, त्यही मौनको भजन गरे पनि पुग्छ हो। त्यही भएर भगवान्को स्वरूप हो त मौन पनि, जति पनि विभूति देख्नुभएको छ, जति पनि चिज देख्नुभएको छ, ती सारा भगवान्कै स्वरूप त हुन् नि। माटोबाट बनेको चिज माटो हुन्छ भने परमात्माले बनाएको चिज परमात्माभन्दा भिन्न हुनसक्छ र, झगडा पनि त परमात्मा बनेको हो, सिमेन्टी पनि जति पनि चिज छ, ढुङ्गा माटो जति पनि चिज छ त्यो सबै परमात्मा हो कि होइन हो। त्यही भएको हुनाले पहिलो काम कहाँबाट सुरु गर्नुहोस्, मौनबाट सुरु गर्नुहोस्। हामीले चिन्तन गरेका थियौँ, हरेक दिन हामी मौनमा अलग अलग व्याख्या गरिरहेका छौँ। कुनै दिन ऊर्जा बचाउनको लागि मौन बस्नुहोस्, कुनै दिन ब्रह्मलाई पाउनको लागि मौन बस्नुहोस्, कुनै दिन हो कि यसो गर्नु मौन सिद्ध गर्नको लागि मौन बस्नुहोस्, कुनै दिन तपाईँको सामने आएर कसैले हल्ला गरेका छन् भने पनि तपाईँको सामने मूर्ति आयो कि परमात्माको भजन गर्नको लागि? पहिला मूर्ति नपाएर हात्तिनु भएको थियो, कसको भजन गरेर भरेर बस्नुभएको थियो, तपाईँको सामने दुइटा आएर हल्ला गर्न थाल्यो भने साक्षात परमात्मा तपाईँको सामने उपस्थित भयो, झगडा झगडा रूपी भगवान् श्रीकृष्ण तपाईँको रूपमा सामने आउनुभएको छ। अब तपाईँले त्यो परमात्माले टाढा भगाउनु भयो भने भजन हुन्छ? हो, कति कृपा गरेर परमात्माले तपाईँको सामने आएर बसेको छ झगडा भनेर, बाधा प्रबद्धता महम, अब तपाईँले के गर्नुभएको छ भाग भनेर हटाउनु भएको छ भने त्यो पनि हुँदैन। यो त धेरै माथि पुगेका माथिल्लो स्थितिमा हो, हामीले ती चर्चा धेरै नै गरौँ, अगाडि बढौँ। त्यसपछि ओमकारमा ब्रह्म खोज्नुपर्दछ, भित्री तागतिलो हुनुपर्दछ, यसमा पनि हामीले प्रसङ्गवश व्याख्यान गरिरहेका छौँ। अब हामी शिष्यलाई घर पठाउने तयारीमा छौँ, होइन? ए होइन, शिष्य घर जाँदै गयो होइन अझ पनि? कति दिन भयो? दस बाह्र दिन त भयो होला शिष्यलाई घर पठाउन थालेको, हो? अझै जाँदैन। वेदम अनुच्य अन्त्य आचार्य अन्त्यवासिनम अनुशास्ती सत्यम वद धर्मम चर स्वाध्यायान मा प्रमद आचार्याय प्रियम धनम आहृत्य प्रजातन्तुम्मा व्यवच्छेत्सि सत्यान्न प्रमदितव्यम् धर्मान्न प्रमदितव्यम् कुशलान्न प्रमदितव्यम् भूतेन प्रमदितव्यम् स्वाध्याय प्रवचनाभ्याम् न प्रमदितव्यम् देव पितृकार्याभ्याम् न प्रमदितव्यम्। यो पाठ सकेमा हामीले त्यसपछि भव भव भव भववाला बाटोमा आएका, होइन? कतिवटा भव भने पनि चारवटा, कुन कुन? मातृदेवो भव, एक नम्बरमा मातृदेवो भव है, अनि दोस्रो नम्बरमा नि पितृदेवो भव, अनि तेस्रो नम्बरमा आचार्य देवो भव, अनि चौथो नम्बरमा अतिथि देवो भव। हो, जो वेतन लिएर पढाउँछ नि त्यसलाई अध्यापक भन्छ नि, जसले मेरो ड्युटी हो, मेरो फर्ज हो, मेरो तपस्या हो भनेर चाहिँ पढाउँछ नि, अध्ययनम अध्यापनम मेरो तप हो भनेर पढाउँछ नि, त्यसलाई भन्छन् आचार्य भन्छ। त्यो अध्यापकभन्दा 10 गुणा ठुलो हुन्छ कि आचार्य? कति गुणा? अनि आचार्यभन्दा 100 गुणा ठुलो हुन्छ बा, कति गुणा हुँदो रहेछ? हो, अनि बाभन्दा 1000 गुणा ठुली हुन्छन् आमा, हो? गौरवेणा तिरिच्यते, हो? सहस्रम तु पितृन माता गौरवेणा तिरिच्यते, दुनियाँमा सबैभन्दा ठुलो कोही छ भने त्यो को? आमा। किनकि अध्यापकभन्दा 10 गुणा ठुलो को छ? आचार्य। आचार्य र अध्यापक भेद भयो, आचार्य कसलाई भन्दछन्? वेतन लिएर पढाउ के अरे नै अध्यापक कसलाई भन्दछन्? जसले वेतन लिएर पढाउँदछ भने, उपाध्याय पनि भन्छन् अध्यापक भनौँ मैले। अनि जसले तपस्याको लागि पढाउँदछ क्या, बनारसमा जानुभयो भने घरमा बोलाएर पढाउँछन्, तपाईँले दिन जानु भने 1 रुपियाँ पनि लिँदैन। मैले एक दिन एउटा गुरुदेवलाई धोती दिनु पऱ्यो भनेर चाहिँ लगेपछि मलाई उठपस गराए, अबदेखि केही ल्याउनुहोस् भने आइजा पढ्नलाई, नत्र भने त नआए हुन्छ जा, किनकि म केही पाउनको लागि पढाएको होइन, यहाँ त मेरो ड्युटी हो त्यही भएर मैले पढाएको, मेरो तपस्या हो त्यही भएर मैले पढाएको, मैले खुब बिन्ती गरेँ गुरुदेव यो चोटि लिनुहोस्, यसभन्दा पछाडि ल्याएँ भने ल्याउँदिनँ भनेर बाजा गरेँ, अब कसरी फर्काउने? त्यस्तो आपत्ति हुन्छ। घरमा खाने चिज छैन, सातु घोलेर खाएका छन्, तर तपाईँले लगेको चिज उनले लिँदैनन्, किनकि लियो भने त अध्यापक भइयो, म त अध्यापक होइन के भन्ने हो, आचार्य भन्ने हो। आचार्य पढेर मात्रै आचार्य भइन्न कि, शास्त्री पछि आचार्य गर्नुभयो, आचार्य गरेर आचार्य भइन्न, के गर्नुपर्छ आचार्य हुनलाई, हो निष्ठामा रहनु, नलिकन पढाउन सक्नु पऱ्यो, नलिकन पढाउन सक्नु पऱ्यो। चाणक्यको प्रसङ्ग आउँछ नि, एउटा अब सिकन्दरहरू कोही सिकन्दरहरू चाणक्यका पुगेछन्, ठुलो तार्किक छ अरे, धर्म के अरे निष्ठाको कुरा गर्छ, धर्मको कुरा गर्छ, राजनीति जानेको छ, त्यसै त गरे केही बुझ्नु पऱ्यो भने गएपछि चाणक्यले पहिला लेख्दै थिए अनि एउटा दियो जलाएर लेखिराखेका थिए क्या, अनि त्यो मान्छे गएपछि म केही गफ गर्न चाहन्छु भनेपछि उनले चाहिँ अर्को दियो झोसे अनि त्यहाँ राखे अनि त्यसलाई फुगेर निभाए, निभाएपछि ऊ आश्चर्यचकित पऱ्यो कि, त्यसमा तेल सकिएका भए अर्को दियो फेर्नु सुहाउँछ, त्योभन्दा ठुलो प्रकाश भएका भए अर्को दियो फेर्न सुहाउँछ, यहाँ त कुनै पनि मतलब छैन, जस्तो पहिला जलिरहेको थियो अहिले पनि त्यस्तै छ, सिसाको बत्तल तेल पनि देखिरहेको छ, हो उनलाई त आश्चर्य लाग्यो कि, के गर्नुभएको हजुरले भन्दाखेरि तिमीलाई जे मतलब छ त्यही सोध, के सुन्न आएको भन्दाखेरि उनले भन्यो मैले यही सोध्न आएको ल भन्नुहोस् म अरू नै सुन्न आएको थिएँ तर अरूभन्दा मलाई यो जिज्ञासा ठुलो लाग्यो यही भन्नुहोस् हजुरले भन्दाखेरि उनले भन्थे अघि म राज्यको काम गर्दै थिएँ, राज्यको फाइल बनाउँदै थिएँ, त्यो राज्यले दिएको तेलको बत्ती जलाएर बसेको थिएँ, अब म राज्यको काम गर्दै छैन, हो त्यही भएर राज्यको तेल जलाउने मेरो अधिकार छैन, त्यही भएर त्यसलाई निभाएर यता राखेँ, कत्रो आदर्श छ, हो समाधि गुरुजी काठमाडौँमा जाँदाखेरि राजा अब आफ्नो कार्यक्रममा के ठुलो कार्यक्रममा जाने तयारीमा गयो भने उनले चाहिँ एउटा सचिवलाई पठाए के राणा भन्ने केही छन् पठाएपछि म विदेश लगेर हजुरको उपचार गर्न चाहन्छु, राजा महाराजबाट यो हुकुम भएको छ, मलाई जिम्मा लगाउनु भएको छ भन्दै आउँदा समाधि गुरुजीले भन्नुभयो राष्ट्रको ढुकुटी व्यक्तिको लागि खर्च गर्नु हुँदैन, हो के भन्नुभएको थियो राष्ट्रको ढुकुटी कसको लागि खर्च गर्नु हुँदैन व्यक्तिको लागि खर्च गर्नु हुँदैन, हो आचार्यले हेर्नुहोस् चाणक्यले कत्रो आदर्श पेश गरे उसले बुझ्यो बस मैले बुझेँ मलाई अब केही पनि सन्देह रहेन राष्ट्र चलाउने म सिकन्दर जस्तो ठुलो व्यक्ति हो राज्यको भोग गर्नलाई रहेनछ सेवा गर्नलाई रहेछ राज्यको मोज गर्नको लागि रहेनछ सेवा गर्नलाई पो मिलेको हुँदो रहेछ मैले बुझेँ महाराज मलाई पुग्यो भनेर ऊ फर्कियो कत्रो ठुलो आदर्श हेर्नुहोस् हो त्यसलाई भन्दछन् आचार्य आचार्य भने बुझ्नुभयो पढाएको बदलामा केही पनि लिएको छैन दिएको मात्रै छ कि गुरु त्यसलाई भन्छन् जसले दिन्छ मात्रै केही पनि लिँदैन भने त्यसलाई के भन्दछन् आचार्य भन्दछन् त्यो आचार्य अध्यापकभन्दा दस गुणा ठुलो अनि आचार्यभन्दा सय गुणा ठुलाको हुन्छ नि पिता होइन सतम पिता आचार्याणाम सतम पिता अनि बाभन्दा सहस्र गुणा ठुलोको हो नि आमा अनि आमाभन्दा पनि सहस्र गुणा ठुलो भगवान् शङ्कराचार्यले पहिला भनिसक्नु भएको थियो उपनिषद हो आमाले बच्चाको सुरक्षाको लागि कहिलेकाहीँ हितको चिन्तन गर्नु हुँदैन कि प्रियको मात्रै चिन्तन गर्न सक्नुहुन्छ तर उपनिषद्ले कहिले पनि तपाईँको प्रियको कुरा गर्दैन हमेसा गरेको छ पक पक सुनाएको छ के को लागि हितको लागि कल्याणको लागि हो त्यही भएर आमाभन्दा पनि ठुलीको हुन्छन् वेद यो त भगवान् भाष्यकारले भन्नु मनुले भन्नुहुन्छ चारवटा चिज भनेर उहाँ भन्नुभएको छ के अरे मैले त भुलेछु अध्यापकभन्दा दस गुणा ठुलो आचार्य आचार्यभन्दा सय गुणा ठुलो पिता हो अनि पिताभन्दा हजार गुणा ठुलो आमा मैले कत्रा कत्रा कहानी सुनाएको थिएँ हजुरलाई जिजीबाईको कहानी सुनाएको थिएँ बच्चामा गलत संस्कार नआओस् भन्नको लागि उनी आफ्नो छोरो शिवालाई लिएर कता जाँदै थिइन् भागतिर जाँदै थिइन् प्रसङ्ग याद आयो हजुरहरूलाई हो, कसैले जिजीभाइ शिवा भन्ने छोरालाई लिएर एउटा जङ्गलबाट अर्को जङ्गलमा गाउँमा जानको लागि जङ्गल पार गर्दै थिइन्, एउटाले आएर भन्यो जिजीभाइ यो बाटो नजानुहोस् बाघ आक्रामक भएर बसेको छ, छोराले सुन्ने गरी भन्यो कि उसले। भनेपछि जिजीभाइले के भनिन्, आज म फर्किएँ भने छोराले के सिक्छ, फर्कन सिक्छ, संस्कार बिग्रिन्छ कि बिग्रिन्न त्यसको, हो म रहौँ या नरहौँ, मेरो शरीर रहोस् या नरहोस् तर छोराको संस्कार बिग्रिन दिन्न मैले, हो शिवा रहोस् या नरहोस् त्यो ठुलो कुरो होइन तर शिवाको संस्कार बिग्रिनु हुँदैन। त्यही भएर उनी छोरालाई लिएर एउटा आमा हो बाघको मुखा जाँदैछ, कम कम मान्नुहुन्छ आमालाई तपाईँले, हो त्यही भएर बचपनदेखि जसले संस्कारको लागि कटिबद्ध हुन्छन् त्यस्तै आमा पिताभन्दा त धेरै ठुलो, पिताले कमाएर के दिन्छ धन दिन्छ, आमाले संस्कार दिनुहुन्छ, यति अन्तर। आमाले धन कमाउनुहुन्न, बिहानदेखि त बेलुकासम्म के सिकाउनुहुन्छ त्यसलाई, उठ्न बस्न सिकाउनुहुन्छ, पिताले बिहानै उठेर कहाँ जान्छ नोकरी गर्न जान्छ, बेलुका कमाएर ल्याउँछ, उसलाई छोरोसित मतलबै छैन, हो त्यही भएर संस्कार दिने आमा र धन दिने बुवामा को ठुलो हो, संस्कार दिने आमा ठुलो, त्यही भएर धनभन्दा ठुलो संस्कार हो। संस्कारले तपाईँले संसारलाई फ्याँक्न सक्नुहुन्छ, तर्न सक्नुहुन्छ, दुःख संसारबाट बस्न सक्नुहुन्छ, धनले बस्न सक्नुहुँदैन। त्यही भएर सत् संस्कार दिने आमा बुवाभन्दा त धेरै ठुली हुनुहुन्छ, हो अनि आचार्यभन्दा बुवा अझै ठुलो हुनुहुन्छ। अरे भन्नुहुन्छ कहिलेकाहीँ आचार्यले, तेरो भाग्य भन्नुहुन्छ, तर बुवाले त्यसो गर्दैन, बुवा त लागि परेको हुन्छ, मेरो ड्युटी मैले पढाउँछु, बुझे बुझ नबुझे नबुझ, यो कसको भाषा हो, आचार्यको। बुवाले कसरी हुन्छ, झुकेर हुन्छ कि खुट्टा छोएर हुन्छ कि प्रदक्षिणा गरेर हुन्छ कि स्वेतकेतुलाई आरुणीले बुझाउनु भयो कि छैन, हो कसरी हुन्छ, जुन भाषाले बुझ्छ त्यो भाषा बोल्न कसलाई के बुवालाई जरुरत पऱ्यो कि किन, किनकि ऊ बुवा हो। आचार्यले छोडिदिएको थियो, भाइ मैले पढाएँ तैँले बुझिस बुझिस नबुझिस जा भनेर बुवा आचार्यले पठाएको स्वेतकेतुलाई आरुणीले कमजोर देखेर आफू होमिएर हो आफ्नोले मतलब भनौँ न आफू तत्पर भएर दक्ष त्यसको लागि के गर्नुभयो लागि भन्नु, यसरी बुझौँ न। ऋग्वेदको मै आउँछ यो प्रसङ्ग, दशम मण्डलमा हो कि कहाँ छ, मनु महाराजका पुत्र नाभा निर्दिष्ट थिए, उनले नाभा निर्दिष्टलाई गुरुकुल पठाइदिए, जा कान्छ। ऊ नाभा निर्दिष्ट गुरुकुलमा पढ्दै थिए, पढ्दाखेरि यतापट्टि मनु महाराजले के गर्नुभएछ, सबै आफ्नो धन अरू भाइलाई बाँडिदिनुभएछ, नाभा निर्दिष्टको लागि कति पनि राख्नुभन्छ, हो नाभा निर्दिष्ट एक कान दुई कान हुँदाहुँदै यो घटना कसले पनि सुने, नाभा निर्दिष्टले पनि सुने, उनलाई खुब रिस उठ्यो, हो गरेपछि उनले गुरुबठा गए, गुरुदेव मेरो घरमा ठुलो घटना घटेछ, मेरो पिताजीले के भन्नु बटवारा गर्नुभएछ तर मेरो नाममा रत्ती भर पनि राख्नु भएनछ, मलाई छुट्टी दिनुहोस् भनेर चाहिँ गुरुदेव भट्टा पुग्दाखेरि गुरुदेवले भन्नुभयो कान्छा जान चाहन्छस् भने समावर्तन गरेर जा, आसन लिएर जा भन्छ नि हामीले, परीक्षा चल्न सुरु भएको छ घर जान जान्छु भन्दै गयो आयो भने के भन्नुहुन्छ गुरुजीहरूले, जानी होस् भने जला लिएर जा। त्यस्तै प्रकारले गुरुजीले भन्नुभयो नाभानिष्ठ तिमीलाई घर जानु छ भने समावर्तन गरिदिन्छु तिमी जाऊ, भनेपछि नाभानिष्ठ उहाँबाट समावर्तन गरेर आए। आएर बुवालाई सोध्छन् बुवा यस्तो हल्ला सुनेको छु के हो, भन्दाखेरि बुवा त कालो निलो हुनुभयो, ओहो एउटा छोरो मेरो योग्य निक्लियो भनेको त्यो पनि बेकारको पनि निक्लिया रहेछ, यो जाबो कुइनी हो धनको पछाडि यसरी मबाट आएर भन् मागेको छ, मैले त यसले धन माग्ला भन्ने थिँदै थिएन, यसले त परमात्मालाई पाउँदछ भन्ने मलाई विश्वास थियो र मैले तँलाई धन नदिएको, कान्छा तपाईँले सम्झाउनु हो उहाँले, कान्छा त त्यसको अधिकारी थिइनस् त्यही भएर तँलाई नदिएको, अधिकारीलाई मात्रै दिनुपर्दछ, त कुइनी हो हो, नाशवान धनको अधिकारी थिँदै थिइन, त्यही भएर मैले तँलाई नदिएको। भन्दाखेरि ऊ त अगाडि बसेर गिडगिडाउन थाल्यो। मनुलाई अत्यन्त दुःख लाग्यो। ओहो, एउटा छोरो कमसेकम मेरो राम्रो योग्य निक्लियो भनेको, त्यो पनि तुच्छ धनको पछाडि यसरी रो रुँदैछ। मनुले भन्छ, हट जा हेर्नु, सामनेबाट निक्ली। भन्दाखेरि नाभा निर्दिष्टले चरण समातेर भन्छ, महाराज अब कहाँ जाउँ, गुरुकुलबाट समावर्तन भयो, गुरुकुल जान सक्दिनँ म, अब यहाँ मेरो लागि काहीँ पनि केही ठाउँ नै छैन, म जाउँ भने जाउँ, यो ठाउँ बताउनुहोस् तपाईँले अनि म जान्छु। भन्दाखेरि मनु महाराजले भन्नुभयो, अङ्गिरा ऋषिहरूले यज्ञ गर्नलाई सुरु गरेका छन्। सत्र याग भन्दछन्, 12 दिनभन्दा धेरै लाग्छ कि, 6 दिनसम्म उनका आचार्यले गराए, 6 दिनपछि अल्ल र मल्ल परेका छन्। तैँले जानेको छस्, बुझेको छस्, जा गराएर यज्ञ गरा, तर याद रहेस्, दक्षिणा नलिएस् नि फेरि, खबरदार दक्षिणा लिस् भने हो। भन्दाखेरि ठिक छ, के लिने त नि मैले, केही त लिनु पऱ्यो नि यज्ञ गराएको बदलामा, यज्ञ शेष जो बच्छ त्यो लिएस् भनेर चाहिँ मनुजीले घोषणा गरिदिनु। गरेपछि ऊ गयो, 6 दिनसम्म अरू आचार्यहरूले यज्ञ गराइराखेका रहेछन्, 6 दिनपछि अल्ल र मल्ल परेर बसेका रहेछन्, अब के गरौँ भनेर उनले गर पढेको थियो, बुझेको थियो, गएर बतायो यसो गर्नुपर्दछ भनेर यज्ञ पुरा समापन गरायो। सबैले राम्रा राम्रा सामानहरू बटुलेर लिएर गए। यज्ञ शेष भनेको फ्यालिएका के पोखेको चरु, फ्याल्ले पोखेको अन्नहरू उसले बटुलेर एउटा बोरो बनाएर कस्दै थियो, तब तक एउटा कालो कलुटो पुरुष हातमा गदा लिएर आएर उपस्थित भयो। ए के गर्दैछस्, यज्ञ शेषको अधिकारी म हुँ, के लाँदैछस् तैँले भनेर उभियो। उभिएपछि उनले भने, मनु महाराजले त मलाई मेरो बुवाले यही भन्नुभएको थियो कि यज्ञ शेष लिएस् भन्नुभएको थियो, त्यही भएर मैले बटुट्दैछु। भन्दाखेरि जा, तेरा बुवाले धर्मनीति जान्नुभएको छ, पक्कै पनि धर्म विरुद्ध भन्दै भन्नुहुन्न, म हुँ वास्तवमा यज्ञको यज्ञ शेषको अधिकारी, जा गएर सोध। भन्दाखेरि ऊ मनु महाराजबाट गए, दुइटै पुगे। पुग्दाखेरि उसले नाभा निर्दिष्टले भन्दछ, बुवा हजुरले यज्ञ शेष लिएस् भन्नुभएको थियो, यो व्यक्तिले त म हुँ यसको अधिकारी भन्छ, के गर्ने होला। भन्दाखेरि मनु महाराजले भन्नुभयो, अधिकारी त त्यही हो, त्यही कालो कलुटो पुरुष नै हो अधिकारी हो, त त अधिकारी होइनस्। ल हेर्नुहोस् बर्बाद हो। अनि त्यसपछि नाभा निर्दिष्टले सोचे, चिन्तन गरे, यत्रो बलवान छ यो कालो कलुटो, हातमा गदा लिएको छ, यसरी त लडेर त मैले यो यज्ञ आफ्नो बनाउन सक्दिनँ, यति बुद्धि बुढायो कि उनले, लडेर भिडेर त मैले के गर्न सक्दिनँ, यो यज्ञ आफ्नो बनाउन सक्दिनँ, के गर्दा राम्रो होला भनेर उनले सोचे। हाँसी हाँसी छोडिदिँदा राम्रो हुन्छ, के हुन्छ हाँसी, जसरी जानी नै छ कि, दुध उम्लिन थाल्यो भने सिद्धिनाथ महाराज भन्नुहुन्थ्यो, गुरुजी भन्नुहुन्थ्यो, स्वाहा भन्नुपर्छ भन्नुहुन्थ्यो, उम्लेर जानी नै छ, त्यो बेला त कमसेकम राम्रो शब्द बोल, अग्निया त पर्नु नै छ, त सक्नुहुन्छ नि बचाउनुहोस्, सक्नुहुन्छ भने बचाउनु, उम्लेर खसियाले ज्या बर्बाद भयो भन्नुभन्दा के भन्नुहोस्, स्वाहा भन्नुहोस्। त्यस्तै प्रकारले उसले पनि यति चिन्तन गर्यो, यो यज्ञ शेष जसरी पनि मेरो जान्छ, म लडेर त लिन सक्दिनँ, अधिकारी पनि त्यो रहेछ, बुवाले पनि भन्नुभएको छ भनेपछि, अब मैले हाँसी हाँसी छोडिदिएँ भने राम्रो हुन्छ। नाभा निर्दिष्टले भने, तिमी यसका योग्य रहेछौ, ठिक छ, तिमीले बोक, म पछाडि त धकालिदिन्छु बरबारी हो भने, हाँसी हाँसी दिएपछि त्यो कालो कलुटो पुरुषले भन्छ, अरे यति प्रसन्न भएर तैँले दिस, चाहिएन, राख तैँले, तेरो प्रसन्नता देखेर मैले बुझेँ हो कि म तँलाई यो पुरस्कार दिन्छु कि उपहार दिन्छु, लड्नुपर्ने, भिड्नुपर्ने, रुनुपर्ने, चिल्लाउनुपर्ने, के गर्नुपर्ने थियो, तर तैँले के गरिस्, हाँस्दै हाँस्दै यो छोडिदिस् भने, ला तैँले लैजा, मलाई चाहिन्न भनेर ऊ त गयो, कालो कलुटो पुरुषले लिएन। नलिएपछि नाभा निर्दिष्टले चिन्तन गरे, ओहो, यो चरुमा, यो यज्ञ शेषमा हाँसी हाँसी छोड्दाखेरि मैले यज्ञ शेष पाएँ भने अब बुवाले पनि त्यो बटवारा गरिसक्नुभएको छ सम्पदा, अब त्यहाँ गएर लडेर मैले पाउनेवाला छैन किनकि कागजपत्र बनिसकेका छन्। त्यो पनि मैले हाँसी हाँसी छोडेँ भने मैले पाउँछु। जसरी दृष्टान्त है, जसरी यज्ञ शेष हाँसी हाँसी छोड्दाखेरि मैले पाएँ, चित्कार गर्दै छोडेका पाउँदैनथेँ, रुँदै छोडेका पाउँदैनथेँ, त्यस्तै प्रकारले यो सम्पदा पनि मैले हाँसी हाँसी छोडिदिएँ भने मैले पाउँछु भन्ने उसलाई ग्यारेन्टी भएर उसले पिता मलाई चाहिएन अब सम्पदा भनेर उसले के गर्यो, घर छोडिदियो, केही पनि लिएन, सम्पदा छोडिदियो। हुँदाहुँदै उपासक बन्यो, श्रद्धावान बन्यो र परमात्मालाई पायो। कसले? नाभानिर्दिष्टले। के गरेको हुनाले? हाँसी हाँसी जगत छोडेको हुनाले। हो, पिता भनेको यति कठोर हुन्छ कि कहिलेकाहीँ? हो, सारा सम्पदा भाग लगाएको छ, लगाउँदाखेरि छोरो योग्य देखेर नदिकन हिँड्यो। हो, संस्कार दिनको लागि उसलाई परमात्माको बनाउनको लागि यति कठोर आचार्य हुन सक्दैन। त्यही भएर भन्दछन् आचारेण आचार्याणाम सतम पिता, आचार्यभन्दा पिता त सय गुणा ठुलो हुन्छ। हितको लागि कठोर बन्नुपर्छ भने बन्दछ ऊ, कहिले काहीँ पड्काउनु पऱ्यो भने पड्काइदिन्छ उसले। हो, किनकि कल्याणको लागि ठोक्छ पनि पिट्छ पनि उसले। सुन्नु, यस प्रकारले बन्न सक्यो भने बल्ल ऊ आचार्यभन्दा सय गुणा ठुलो हो क्या? यदि गर्न सकेन, हितको लागि लगाउन सकेन भने ऊ त माता शत्रु पिता बैरी ए न बालो न पाठित न शोभते सभा मध्ये हंस मध्ये भएको यथ। लड्नुहोस् तपाईँ, भिड्नुहोस् तिनीसित र योग्य संस्कारवाला शिक्षा नै दिनुहोस् तिनलाई, यो पिताको दायित्व भन्दछ। यदि गर्न सक्यो भने पिता बल्ल कोभन्दा ठुलो हो, आचार्यभन्दा ठुलो, नत्र भन्दा अन्धे नै भ नियमाना यथान्दा, हामीले उसमा सुनिसकेका छौँ कठोर भनिसकमा। म आज बेलुका पिताले के गर्छन् भने म डुबेँ भने यसलाई डुबाउनु पर्दछ भन्छ नि संसारमा। म डुबेँ यसलाई किन महात्मा बन्न दिने? फकाएर हुन्छ कि फुस्लाएर हुन्छ कि गाली गरेर हुन्छ कि धम्काएर हुन्छ नि, यसलाई पनि संसारी बनाउनै पर्छ भनेर खुब लागि परेका छन् कि छैनन् पिता? आजका पिता यस्ता छन्, तर यी आचार्यभन्दा ठुला होइनन् नि। फेरि आचार्यभन्दा ठुलो हुनको लागि त मनु महाराज जस्तो भन्नुपर्छ, जसले परमात्मा पाओस् छोराले भन्नको लागि कति कठोर व्यवहार गर्नुभयो, पिता छोराको गाली खाएर बस्नुभयो। हो, यस्तो गर्नुभयो भने अनि नत्र भने त आजभोलिको संसार त विचित्रै छ। कहानी सुनाउँथेँ नि मैले तपाईँलाई, अन्धाहरू अन्धे नै भयो नियमाना यथान्धाको अर्थ बुझ्नुहुन्छ नि तपाईँ। अन्धाहरू कहीँ जान थालेछ नि, एउटा गाउँबाट अर्को गाउँमा जान थालेका जङ्गलको बाटामा परेछन्। परेपछि एउटा अगाडि हिँडेको मान्छे खाल्टामा ड्याम्म खसेछ। खसेपछि पछाडिकाले आवाज लगाए, अरे खतरा त छैन कोही, खसेको त होइन भन्दाखेरि तल बसेकाले के सोध्छ भने, म खसेँ भने यिनलाई किन छुनाउने? हो, यिनलाई पनि खसाल्नुपर्छ भनेर उसले के गर्यो, न एकदमै राम्रो छ बाटो भन्छ। अनि अर्को आउँछ धर्म खस्छ, अनि खसे फेरि पछाडि आवाज आउँछ भने, म खसेँ भने किन बचाउने? यो स्थिति हाम्रो छ, त्यही भएर हामी आचार्यभन्दा ठुलो हुन सकेका छौँ। एउटा ट्रेनमा बङ्गाली परिवार यात्रा गर्दै थियो, पत्नी थिइन्, बच्चो थियो, छोरी थिइन्, चारजना मिलेर यात्रा गर्दै थिए। यात्रा गर्दाखेरि अब कुनैसित झगडा भयो, झगडा हुँदा हुँदै एउटा व्यक्तिले त्यो बङ्गालीको जो पिता थियो नि, पितालाई डाममा हानिदियो, गाल हात तँलाई हानिदिएपछि उसले भन्दछ, मलाई हानिस् मैले सहेँ, मेरो पत्नीलाई हानेर देखा। हो, उसले भन्यो पत्नीलाई नि गएर हानिदियो थप। हो, ल पत्नीलाई नि हानिस् केही भएन, मेरो छोरालाई हानेर देखा। उसले गएर छोरालाई नि लपडाइदियो, छोरालाई हानिस् केही भएन, कमसेकम सानी छोरीलाई हानेर देखा त तँलाई के गर्छ। उसले गयो छोरीलाई पनि ठोकिदियो थप्पड, अनि थप्प ठोकिदिएपछि ऊ आएर बसे केही पनि गरेन, सबैले सोधे अरे तैँले त पिटाइ खाएथिस् खाथिस् यी सबैलाई पिटाइ किन खुवाइस् भन्दाखेरि उसले भन्छ घर घर यो भन्दैनन् नि अब यिनीहरूले पापाले पिटाइ खानु हो घरमा घरमा घर अब यिनीहरूले भन्छन् त्यसैलाई भन्दछन् अन्धे नैव नियमा, मैले खाएँ भने यसलाई किन बचाउने हो, म डुबेँ भने यसलाई किन तार्ने हो, यही भएको छ। यस्तो भयो यस्तो भएन के अरे भयो भने चाहिँ फेरि त्यो पिता आचार्यभन्दा ठुलो हुन सक्दै हो। अन्धे नैव नियमाना यथान्द, सुन्नुहोस् त्यो पिताभन्दा ठुलो को हुँदो रहेछ, माता, किनभने हामीले चर्चा गरेका थियौँ। त्यही भएर पहिलो नम्बरमा उपदेश के छ, मातृदेवो भव, अनि दोस्रो नम्बरमा बल्ल हो के पितृदेवो भव हो, आचार्य देवो भव, अतिथि देवो भव। भन्न खोजेको तपाईँको हित जसले गर्दछ, जति धेरै हित गर्दछ त्यो ठुलो, यही होइन, जसले संस्कार धेरै पढाउँदछ त्यो ठुलो, जसले हित मतलब परमात्माको प्यारो बनाउँदछ त्यो हित हो, हित गरौँ। त्यही भएर आमा भन्दा के अरे अतिथिभन्दा ठुलो गुरु हो, गुरुभन्दा ठुलो बुवा हुन्, बुवाभन्दा पनि ठुली आमा हुन् हो। त्यही भएर मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव, वा अतिथिदेवो भव, होइन आज बोल्नु पर्ने ए अतिथि गल्ला भन्दछन्। आजभोलि फेसन छ नि, फोन गरेर धुमधाम गरेर आयो भने त्यसलाई अतिथि भन्दैन नि, न तिथि इति अतिथि, थाहा नै थिएन भत्तै आयो, त्यसको तपाईँले नाम पनि नजानेको हुनुपर्छ, त्यसको जात पनि नजानेको हुनुपर्छ, अनि बल्ल अतिथि हुन्छ। नाम पनि नजानेको, जात पनि नजानेको, अकस्मात गृहमा आया त एक्कासी घरमा आयो भने त्यसलाई बल्ल गृह के भन्छन् अतिथि भन्छ। त्यसको सेवा गर्नु भने बल्ल अतिथिको सेवा गर्नुभयो। एउटा यहाँ ऊ थिए नभन हजुरले जान्नुहुन्छ, उनले अरबौँ करोडौँ रुपियाँ दान दिएछन् कि, तर कसलाई, छोरालाई, नातिलाई अथवा भनौँ न आफ्नो परिवारलाई, त्यसलाई दान भन्दैन। कस्तो हुनुपर्दछ, छोरो आयो तपाईँले पकाएर खुवाउनु भने अतिथिको सेवा भएन कि, किनकि त्यसको नाम पनि जान्नुभएको छ तपाईँले, त्यसको थर पनि जान्नुभएको छ, गोत्र पनि जान्नुभएको छ। हजुर फोन गरेर आएको छैन, एक्कासी छोरो आयो भने पनि चिनेको मान्छे आयो भने अतिथि भएन। कस्तो हुनुपर्छ अतिथि हुनलाई, त्यसको नाम पनि न थाहा पाएको हुनुपर्छ, त्यसको जाति पनि थाहा नपाएको हुनुपर्छ। अकस्मात् यस्य न ज्ञायते नाम न गोत्रम न च स्थिति, कहाँ बस्छ के गर्छ यो पनि थाहा नभएको छ भने, अकस्मात् गृहमा आया त सो तिथिर प्रोच्यते उदय, त्यसलाई बल्ल अतिथि भन्दछन् हो। घरमा इष्टमित्र पाहुना बोलाएर ल्याउनु भयो अनि चाहिँ खुवाउनु भएन, अतिथि सेवा भएन। अतिथि भनेको त एक्कासी कहिलेकाहीँ आउँछ। प्रश्न के अरे कठोपनिषद्मा यमराजले नचिकेतालाई भनेका छन् कि, नचिकेताले यमराजलाई भन्छन् मैले किन गर्ने परमात्माको भजन भन्दाखेरि, उहाँले धेरै कारण बताउनु भएको छ। एउटा भन्नुहुन्छ अतिथि बनेर तिम्रो घरलाई पवित्र बनाएको छ, त्यही भएर किन नगर्ने भन्नुहुन्छ यमराजले। नचिकेताले के भन्छन्, मैले परमात्माको भजन किन गर्ने भन्दाखेरि यमराजले उत्तर दिन्छन्, अतिथि बनेर परमात्मा तिम्रो घरमा आएको, घर पवित्र बनाएको छ, त्यही भएको हुनाले गर्ने। अरू पनि उत्तर छन् त्यसमा चाहिँ, यो पनि एउटा उत्तर उत्तर छ कि, हंस सुचिसत पशुसत अन्तरिक्ष सत अतिथि दुरोण सत भनेर चाहिँ अतिथि भन्ने शब्द आउँछ। घर घरमा गएर के गरेको छ, उसले घरलाई पवित्र बनाएको छ, त्यही भएर अतिथिको, परमात्मा नै आएको अतिथि, अरू कोही व्यक्ति आएको होइन। यहाँ आउँछ नि कठोपनिषद्मै आउँछ, नचिकेता अतिथि बने कसका गएर यमराज कहाँ पुगे, यमराज कहाँ पुगेर तिन दिनसम्म यमराजी कहीँ घुम्न जानुभएको रहेछ, उहीँ बसे होइन। बसेपछि उहाँबाट दुगुर्दै आए, मतलब तिन दिनपछि आए। आएपछि पत्नीले भन्छन् वैश्वानर प्रविशति, तिम्रो घरमा आगो आएको छ। कसरी आएको छ? अतिथि ब्राह्मण हो, अतिथि हो एउटा, अनि अर्को बाहुन हो। यो दुईवटा तिम्रो घरमा आएका छन्, यदि तिमीले घरमा आगो लाग्नुबाट बचाउनु छ भने तसै ताम शान्तिम कुर्वन्ती हर वैवस्वत उदकम। हे सूर्यपुत्र यम, तिमीले यदि शान्ति चाहन्छौ भने, घरमा आगो लागोस् नलागोस् भन्ने चाहन्छौ भने करुवामा पानी लिएर गएर छम्किय। करुवामा ल के हुन्छ नि, एउटा भाँडो हुन्छ नि, त्यसमा लगेर चरण धोऊ तिमीले। यति गरेनौ भने के हुन्छ, घरमा आगो लाग्दछ। वैश्वानर भने बुझ्नुभयो, आगो आएको छ, प्रविशति आयो, घरमा आउँदैछ, घुस्दैछ। कुन को आयो? अतिथि भनेर ब्राह्मण आएको छ। ब्राह्मण भनेको जातिले बाहुन होइन है, हामीले त बुझिरहेका छौँ। ब्रह्म जान्नको लागि कोसिस गरेको छ, चाहे जात जे पनि होस्। प्राप्य ज्ञानम क्षेत्रियात् वैश्यात् ब्राह्मणा क्षेत्रियात् वा, हिजो चर्चा गरेका थियौँ हामीले। ब्रह्म जान्नको लागि कसिएको छ त्यस्तो व्यक्ति घुम्दै फिर्दै घरमा आयो भने त्यसलाई के भन्दछन्? अतिथि भन्दछन्। त्यो घरमा आयो अनि भोकै नखाइकन गइदियो भने घरमा आगो लगाइदिन्छ उसले। हो के गर्छ? आशा प्रतीक्षे सङ्गतम सुनृताञ्च इष्टापूर्ते पुत्र पशुंस सर्वान् एतद् वृङ्क्ते पुरुषस्याल्पमेधसो यस्य अनश्नन् वसति ब्राह्मणो गृहे। अतिथि आएर नखाइकन कसैको घरमा बस्दछ भने आशा प्रतीक्षा सङ्गतम सङ्गत गरेको फल, सुन्दरताम सत्य बोलेको फल, इष्टकर्म गरेको फल, पूर्त कर्म गरेको फल, अनि पुत्र पशु जति छन् ती सबैलाई एतद् वृङ्क्ते, भगवान् वृङ्क्ते शब्दको अर्थ गर्नुहुन्छ, आवर जयति विनाशयति इति यावत। यी सबैलाई उसले के गर्छ? विनाश गर्दछ। हो तपाईँले मिठो बोल्नु भएको छ, उसलाई नमिठो लागेको छ भने मान्नुहोस् तपाईँको घरमा अतिथि अपमानित भएको छ। हुन्छ नि कहिलेकाहीँ तपाईँले आउनुहोस् बस्नुहोस् केही खानुभयो कि खानु भएन, नखाएका भए बनाउँछु भन्नुभयो सम्मानको लागि, उसले भन्छ काउलो बार्सिनीले त होइन। हुन्छ कि हुन्न यस्तो कहिलेकाहीँ? तपाईँले एकदम भावना राम्रो छ, पवित्रतम छ, उसको सेवा गर्नको लागि तपाईँले भन्नुभएको छ, तर उसले के भन्छ? अर्कै चिज बुझ्दछ, बिस हालेर दिनलाई खुवाउन थालेकी छ इत्यादि बुझ्दछ भने तपाईँको घरमा अतिथि भोकै गएको छ यो बुझे हुन्छ। हो आशा गरेका चिज केही पनि पाइँदैनन्, प्रतीक्षा गरेका चिज पनि पाइँदैनन्। आशा गरेको भनेको थाहा नपाएको तर आउनेवाला, प्रतीक्षा भनेको अब आउँछ भने फोन गरिसकेका चिज पनि, आउनेवाला छ भनेर थाहा पाइएका चिज पनि पाउनुहुन्न तपाईँले। सत्सङ्ग गरेको फल पनि पाउनुहुन्न तपाईँले, मिठो बोलेको फल पनि पाउनुहुन्न, इष्ट र पूर्त कर्म वैदिक कर्म र पौराणिक कर्म गर्नुभएको छ त्यो फल पनि पाउनुहुन्न कहिले। कुनै दिन यदि तपाईँको घरबाट अतिथि रिसाएर गइदियो भने, भोकै गइदियो भने, हे यम तिमी छिटो जाऊ पानी लिएर, नत्र भने यो सारा चिजमा आगो लाग्दछ भनेर यमराजी पत्नीले सम्झाउँछ। यहाँ पत्नी भन्ने शब्द भनिएको छैन कि, यहाँ को थाहा छैन, कसैले भने भन्ने छ श्रुतिमा, भगवान् भाष्यकार भन्नुहुन्छ भार्या, किनकि यति आदौ धर्म धुरन्धरा, भार्यामा सबभन्दा ठुलो गुण के हुन्छ भने उनले धर्म गराउँछ। त्यही भएर भगवान्ले भन्नुहुन्छ अमात्य, मतलब कोही मन्त्रीले भन्यो, सेवा सेवकले भन्यो, होइन होइन यो हुन सक्दैन, भार्या भन्नुहुन्छ भने पत्नीले नै भनेको हुनुपर्छ, किनकि उनी धर्म कि धुरन्धरा हुन्, धर्म गराउनको लागि माहिर हुन्छन् त्यही भएको। अनि यमराज गएर भन्दछन्। तेस्रो रात्रे यदवात्सी गृहमे अतिथिर ब्रह्मण अनस्नन ब्रह्मण अतिथिर नमस्य। एक त अतिथि त्यहाँमा पनि बाहुन त्यहाँमा पनि नखाइकन तिनवटा भयो कि, एक त के अतिथि त्यसमा पनि ब्राह्मण हो ब्रह्मजन्मलाई आएको भनौँ त्यसमा पनि भोकै हो नमस्तेस्तु म तिमीलाई नमस्कार गर्दछु प्रणाम गर्दछु ब्रह्मण हे ब्राह्मण स्वस्ति मेस्तु मेरो कल्याण होस् हो मेरो कल्याण होस् यही भएको हुनाले म तिमीलाई नमन गर्दछु। यमराज जस्तो व्यक्तिले हो नचिकेताले अतिथि बनेर गइदिनाले यमराजबाट ब्रह्मविद्या लिएर आउन पाएका नत्र पाउँथेनन्। कति कोसिस गरेका थिए यमराजले नदिनलाई हो, यदि म यहाँ त्यो वर नलिकन गएँ भने खाँदै खान्न जहिलेसम्म वर दिन्नौ जहिलेसम्म मलाई ब्रह्मज्ञान दिन्नौ नदिकन के अरे दिएन भने नलिकन जान्छु नखाइकन जान्छु धम्काउँछ कि उसले ब्राह्मणले आएर धम्काउँछ नि आजले दक्षिणा दिनु भएन भने तपाईँको घरमा खाना आइदिन्न भारतीय खुब चल्छ यहाँ त चल्दैन यति दक्षिणा तपाईँले दिनु भने धम्का खाना दिनु पनि छ धम्का यति दक्षिणा तपाईँले दिनु भएन भने म तपाईँको घरमा खाना आइदिन्न। हेर्नुहोस् त्यस्तै प्रकारले ब्रह्म ज्ञान दिएनौ तिमीले भने म यत्तिकै गइदिन्छु अनि यमराज तिमी हाम्रो ठाउँमा रहन सक्दैन म अतिथि हुँ किन अकस्मात आएको हुँ तिमीले चिनेका छैनौ नाम पनि थाहा छैन गोत्र पनि थाहा छैन हो एक्कासी आएको थिएँ तिम्रो घरमा म अतिथि भनेर आएको थिएँ यसरी धम्काउँछ कसले अतिथिले हो नमस्ते यस्तो यमराज जस्तो व्यक्तिले के गर्छ मेरो कल्याणको लागि म तिमीलाई नमस्कार गर्दछु त्यही भएर तिन दिनसम्म तिमी भोकै बसेका रहेछौ तिनवटा वरदान माग कसले भन्दछ यमराजले हो त्यस्तै प्रकारले घरमा अतिथि आएको छ र नखाइकन गएको छ भने गृहस्थ गृह अपवित्र हुन्छ हो घरलाई पवित्र बनाउनको लागि हो नाम गोत्र नजानेको के काम नगरेको व्यक्ति अकस्मात कहिले काहीँ आइदिन्छ भने त्यसलाई केही सक्नुहुन्न भने पानी पनि पिलाएर पठाउनुहोस् हो भारततिर जानुभयो भने तपाईँ नर्मदा परिक्रमा भन्ने गर्छन् कि एउटा नदी गङ्गाजी हुनुहुन्छ नर्मदा उनको चाहिँ छ सात एक वर्ष दुई वर्ष तिन वर्ष नै लाग्छ त घुम्नलाई केही पनि लिने होइन साथमा त्यसै बङबुङ त हिँड्ने हो कि अनि अझै एक ठाउँमा त भिलहरू आउँछन् सबै तपाईँको गाँठा भएका कपडा जति सबै लिएर जान्छन् तपाईँसित भएका सामान जति सबै लान्छन् एउटा लटी मात्रै छोडिदिएला धेरै छोडिदियो भने त्यहाँबाट त्यसै हिँड्नुहोस् हो साथमा त केही लिएर जाने नै होइन हो अनि अब भोक लाग्यो भने ग्यार्ने नि काहीँ माग्नु पऱ्यो मागेर खाँदाखेरि कसैको घर यति गरिबी छ त्यहाँ कसैको घरमा जानुभयो भने भित्रबाट कोही आमा आउँछिन् बा आउँछिन् उनले भन्छन् भगवान् तपाईँ मेरो घरमा आउनुभयो घरमा दिने केही पनि छैन तर म तपाईँलाई केही नदिकन पठाउन किनकि घरमा आएको अतिथिले हो मलाई कृपा गर्नुहोस् एउटा नुनको ढिगो लिइदिनुहोस् अथवा खुर्सानीको के भन्छन् एउटा खुर्सानी लिएर केही लिएर जानुहोस् प्रभु तपाईँले अपमान नगर्नुहोला किनकि अन्न दिन त मेरो घरमा छैन तर पनि हजुरले केही लिएर जानुपर्दछ नत्र भने मेरो घरमा बङ्गला त बन्ला बिल्डिङ त मल्ला तर आध्यात्मिक उन्नति मेरो घरबाट हुन सक्दैन त्यही भएर यस्तो संस्कार छ कि अहिले पनि हो गरिबको घरमा तपाईँ जानुभयो भने पनि उसले नुनको ढिगो दिएर पठाउँछ तर त्यसै पठाउँदैन तपाईँको घरमा भगवान्ले पानी दिनुभएको छ जल दिनुभएको छ अन्न दिनुभएको छ भने त्यो अतिथि आइहाल्यो भने भोकै नसुताउनु होला त्यही सल्लाह भन्छन् अतिथि देवो भव बुझियो अतिथि देवो भव भगवान् भोलि चर्चा गरौँ ल।